कोही सऊदी कोही दुबई कोही मलेसिया स्वदेशको सम्झनाले मन हुन्छ छिया दुःखमाथि हाँस्नु पर्ने परदेशीको जीवन जगाइने जराइने नेपाली हो यो मन इन्टरनेटले बनायो यस्तै रहेछ करिमको खेला माया भन्दा ठुलो कहिले हुन्न रहेछ धना बरु त तिमलाई सानो कस्तो छ खै भन इन्टरनेटले बनायो दौतारी Oh, फोटोले तिम्रो फोटो हेर्न मन लाग्छ, थाहै छैन यो मनले अझै के माग्छ। भिडियो कल हुँदाखेरि सानोसँग झनै यता मलाई गाह्रो हुन्छ सम्हाल्न यो मनै। इन्टरनेटले बनायो दौतारी आउन माया रमाइलो गराउँला मनको भारी बिसाउने